कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आज 103 श्रृंखलामा प्राविधिक मित्र शशीन्द्र गौतम र यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन। आजको दिन एक विशेष पर्वका रूपमा मनाइन्छ, आज विश्व पुस्तक दिवस। स्पेनको क्याटलोनामा युवतीहरूले युवकलाई पुस्तक उपहार दिन्छन् र युवकले गुलाफ उपहार दिन्छन्। यसरी आज स्पेनको क्याटलोनामा करिब 7 लाख भन्दा बढी पुस्तक बिक्री भएको समाचार आउँछ। तर हामी कहाँ अझै पनि पुस्तक मागेर सापट लिएर कहिलेकाहीँ चोरेर पढ्ने वा फोटोकपी गरेर पढ्ने बानी जारी नै छ। पुस्तक किनेर पढ्ने बानी नभएसम्म राष्ट्रमा स्रष्टाको संरक्षण हुन गाह्रो छ। विश्वको एउटा सानो मुलुक आइसल्याण्डमा, जहाँ यातायात सेवीहरूमा साना साना भाइ बहिनीहरूलाई टिकटमा सहुलियतको व्यवस्था छ, तर तिनीहरूले सहुलियत लिन मान्दैनन् र भन्छन् यो हामीलाई दिएको सहुलियत यो देशको लेखकको कोषमा जाओस्। यस किसिमको पर्वलाई अप्रिल 23 दिन विश्व पुस्तक दिवसका रूपमा मनाइन्छ। काठमाडौँमा आज पुस्तक व्यवसायीहरूले विश्व पुस्तक दिवस र प्रतिलिपि अधिकार दिवसलाई सँगै मनाएका छन्। तर नेपालका एक अत्यन्त चर्चित पुस्तक प्रकाशक वा पुस्तक विक्रेता, पुस्तकको लेखक र पाठक जतिकै महत्वपूर्ण व्यक्ति हो पुस्तक विक्रेता, हिमालयन बुकशपका पुराना पुस्तक विक्रेता शिव श्रेष्ठको निधन भएको छ, जसले डायमण्ड शमशेर राणाको उपन्यास वा शंकर लामिछानेका निबन्ध संग्रहहरू रत्न पुस्तक भण्डारबाट निस्किँदा अनुबन्ध पत्रमा लेखकसँगै सही गरेका थिए वा अहिले पनि युवा पीढ़ीलाई पुस्तक पढ्न गजगज्याउने शिव श्रेष्ठको हालै केही दिन अगाडि निधन भएको छ। ती महान पुस्तक व्यवसायीको सम्झना यहाँ कसैले गरेको र उनलाई सम्मान गरेको खबर पनि नआइपुग्दै उनको निधनले हामी अत्यन्त दुखी भएका छौं। उहाँलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्दै आजको कार्यक्रम लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा हाम्रा स्रष्टा सर्जकले गाएका देशज गानहरूबाट शुभारम्भ गर्दैछौ र आज क्षेत्र प्रताप अधिकारीको शब्द, गोपालिन्दनको संगीत र स्वरको यो गीतबाट पर्दा उगार्दैछौ। Hey, man. श्रद्धेय संगीतकार गोपाल इन्जनको संगीत र स्वरमा क्षेत्र प्रताप अधिकारीको यो गीतसँगै आजको यो 103 श्रृंखला शुरू गर्दा हामीलाई बेस गुरूङले हाम्रो फेसबुकमा लेख्नु भएको छ, मलाई त एक नेपाली भएर सम्झिँदा गायक गीतकार तथा संगीतकार गोपाल इन्जनको बनेको छ पहराले यो छाती मेरो भन्ने बोलको गीतले नै मेरो मातृभूमिप्रति गर्व गर्न मन लाग्छ। तर देशका नेताहरूको कारणले गर्दा विदेशमा छँदा धेरै पटक दुःखद अनुभूति पनि गरेको छु भनेर उहाँले जापान बस्दाको आफ्नो अनुभवलाई शेयर गर्नुभएको छ। विष्णु सिंहक लिम्बुले लेख्नुहुन्छ, नेपत्यका मित्रहरूमा सर्वप्रथम सेवाहरू अनि अजर अमर गीतहरू सदैव चियर्स। आजको कार्यक्रम होस् या योभन्दा अघिका सबै एक आपसमा उत्कृष्ट नै छन् र पृथक पनि। अजर अमर गीतहरूले हामी लगायत हाम्रा आउने धेरै पुस्तासम्म निरन्तर उज्यालो एफएम मार्फत हजुरको मिठो अनि सुन्दर आवाज सदैव गुन्जिरहोस्। रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो गीतलाई उहाँले चयन गर्नुभएको छ भने दिनेश राउतले माधव घिमिरेको शब्द नातिकाजीको संगीतमा नातिकाजीकै स्वरको गीतलाई लेख्नुभएको छ। नातिकाजी अहिलेको समय सान्दर्भिक गीत यही एउटा जस्तो लाग्छ। नेपाली हामी रहौंला कहाँ नेपालै नरहे। र प्रतिक्रियाकै क्रममा हामीलाई एक मित्रले लेख्नु भएको छ, भोलिको सम्झनाले मलाई गम्भीर बनायो दाई, सबै नेपालीको मनको भावनालाई साथ दिने कुनै यस्तो गीत सम्झिँदा उनले शिशिर योगीको यो देशमा एउटा मानिस खोजिरहेछु बोलको गीतलाई सुन्न मन पराउनु भएको छ। तर हामीले यो 30 दशकभन्दा अगाडिका गीत चयन गर्दा, तीनै श्रष्टाहरूको गीत चयन गर्दा नाति काजीको संगीत र स्वर माधव घिमिरेको शब्दबाट यो गीत। नेपाली हामी रहौला कहाँ, नेपालै न रहे, नेपालै न रहे, उचाइ हाम्रो झुलिन्छ कहाँ, हिमालय न रहे, हिमालय न रहे, तराई हाम्रो सुनका टुक्रा हिमालय हिराको, माटो र पानी पहिलो धान धरतीका छोराको, ए कहाँबाट संसार हेर्छौ सम्झालै नरहे, सम्झालै नरहे, सम्झालै नरहे, तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले, हृदय हाम्रो झुरमुराउँछ जितको झालीले, वैशाखको तालमा नाचौला कहाँ, मादलै नरहे, मादलै नरहे, मादलै नरहे, एकति राम्रो बिहानी पक घामको रेखी हो, सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो, बुझौला कहाँ पूर्वको पहिलो उज्यालै नरहे, उज्यालै नरहे, उज्यालै नरहे, नेपाली हामी रहौला कहाँ, नेपालै नरहे। नेपाली संगीत जगतका अत्यन्त आदरणीय संगीतकार गायक नातिकाजी, जसको जन्म ललितपुरको पुलचोकमा अमृतमान मल्लिकको नामबाट भयो। नाति काजीले नेपाली संगीत आकाशको स्वर्णिम युगका निर्माता मध्ये एक मानिन्छन्। पुष्प नेपालीको शब्दमा पहरामा पहाड़ा बसी बनमा खेली हुर्केकी अकेली गीत गाएर रेडियो जगतमा प्रवेश गरेका नाति काजीले कविवर माधव घिमिरेको शब्दमा गाएको यो गीतका कारण यी दुईका बीच नाति नाति र बाजे बाजेको सम्बोधन शुरू भयो र यसरी नै माधव घिमिरेसँग उनको जीवन पर्यन्त एउटा अत्यन्त शिष्ट सम्मान रह्यो। कविवर माधव घिमिरेलाई नेपालमा बौद्धले व्यवस्था स्थापना भइसकेपछि र गणतन्त्र आउनुभन्दा अगाडि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले बोकेर लगेको फाइलबाट दरबारबाट राष्ट्रकवि घोषित गरिएको थियो र यो एक कविलाई त्यति बेला दिइएको सबैभन्दा ठूलो सम्मान मानियो र यो पश्चिमी जगतमा पनि रबर्ट फ्रस्टलाई त्यसै गरिकन इलेटलाई यो पदभेर दिइएको पाइन्छ र यो राष्ट्रकविको पद विदेशतिर 10 वर्ष वा 12 वर्षको एउटा समयको दूरीसम्म मात्र दिने गरिन्छ र फेरि पछि अर्को स्रष्टालाई दिने चलन पनि छ। तर हामी कहाँ माधव घिमिरेले बाहेक यो राष्ट्रकवि पदवी अरू कसैलाई दिएको छैन। राष्ट्रकवि माधव घिमिरेको रचनामा अर्को एउटा गीत छ उस्ताद गोविन्द बहादुरको संगीतमा जनार्दन सम र तारादेवीको स्वरमा। यो गीतलाई जनार्दन सम र चनादेवीले पनि गाएका छन् र पछि पनि यो गीतलाई रिसिङ्गिङ गरिएको छ। गीत नेपाली ज्योतिको पङ्ख चाली जय जय जय नेपाल सुन्दर शान्त दिशा गण्डकी कोशी कर्णाली मेची र महाकाली लेकर बेसी बिउछाउँछन् लहर लाखौं चाली हिमाल चोली बोलाउँछ पहिलो झुल्कानी काली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन् दक्षिण लङ्का भारत त्रिकुट तारा उदाइन् उत्तर चीन तिब्बत ज्ञानको पहिलो मुहाना शिवले यही ल्याए थे सृष्टिको पहिलो बिहाना गाउँछ गीत नेपाली ज्योतिको पङ्ख चाली जय जय जय नेपाल सुन्दर शान्त दिशा पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगे थौ शक्तिको साममा कहिले हामी झुके थौं हामीले हिमाल उठायौं एसियाको माझमा सभ्यता बास बसे थियो आएर यही साँझमा यही नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा सेतको गीत खोपेर माटोमा हामी नेपालमा चन्द्र र सूर्य भोजाली माटोमा हामी हिमालमा ज्योतिको पङ्ख चाली उस्ताद गोविन्द बहादुरको संगीतमा जनार्दन सम र तारादेवीको स्वर माधव घिमिरेको शब्दबाट। माधव घिमिरेलाई लामो समय नेपाली साहित्य वृत्तमा हिमाली कवि पहाड़ी कवि हरिया भाषाका कवि भनेर व्यङ्ग्य गर्ने गर्थे र पछि उनलाई राष्ट्रकविको रूपमा सम्मान गरिएपछि उनको अलगै उचाइ बनेको छ भने उनलाई पोखराका एक कवि माधव वियोगीले छन्द शिरोमुनिको पदवी दिनुपर्छ भनेर पनि माग गरेका थिए। र यसमा सुर जनार्दनसम्म कुनै समय रेडियो नेपालका महानिर्देशक पनि थिए र स्वर सम्राट नारायण गोपाललाई सांस्कृतिक संस्थानमा कलाकारको रूपमा नोकरी दिलाइदिने काममा पनि जनार्दनसम्मले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मेरो कविताको आराधना कृतिका लेखक, मुटुको व्यथा नाटकका लेखक, बालकृष्ण सम अर्थात बालकृष्ण शमशेरका छोरा जनार्दनसम्म नेपाली रंगमंचका एक सिद्धहस्त अभिनेता, रंगकर्मी र चलचित्रका लेखक पनि थिए। आजको यो कार्यक्रममा जनार्दन समलाई पनि श्रद्धाञ्जली अर्पण गर्दै हामीले यो गीत सुन्यौं र हामीलाई प्राध्यापक डाक्टर सनत कुमार बस्तीले विश्व पुस्तक दिवसको विशेष उपलक्ष्यमा अजर अमर गीत यात्रा मधुर मनमोहक र मर्मस्पर्शी रहोस् भनेर कामना गर्नुभएको छ भने सिक्किम गान्तोकबाट चिरञ्जीवी नेपालले निकै लामो पत्र लेख्नुभएको छ। समय उब्रिएछ भने वाचन गरौंला। आज विश्व पुस्तक दिवसका दिन हामीले पुस्तकका बारेमा धेरै मित्रसँग कुराकानी गर्यौं र धेरैले हाम्रो फेसबुकमा हामीलाई आफूलाई पढ्न मन भएका पुस्तकको प्रसंगमा धेरैले नेपाली किताबको नाम लिने क्रममा जगदीश घिमरेको अन्तर्मनको यात्रा, महाकवि देवकोटाको मुनामदन, डायमण्ड शमशेरको सेतो बाघ र त्यसै गरिकन रविन्द्रनाथ टेगोरको पोस्ट अफिस र विदेशी किताबहरूमा मिच आवलमको ट्युजडे विथ मोरी, त्यसै गरिकन पाउलो कोहेलोको एडल्ट्री, त्यसै गरी पाउलो कोहेलोकै द एल्केमिस्ट र आर्थर गोल्डेनको मेमोरिज अफ गिसा जस्ता कृतिका नाम लिएका छन् भने अन्य कृतिहरूमा जीवन काँडाकी फूल, त्यसै गरिकन क्याचर इन्द्र राई, त्यसै गरिकन सोमनाथ शर्मा र रिता भट्टराईको अल नेपाल इन्फो र त्यसै गरी कृष्ण धरावासीको राधा, पारिजातको शिरीषको फूल, यी धेरै कृतिहरूका नाम चर्चामा आएका छन् र विशेष त नेपाली पाठकहरूलाई पुस्तकप्रतिको प्रेम जगाउने आजको यो दिन विश्व पुस्तक दिवस नेपालमा सन् 2005 मनाउन थालिएको हो। सन् 2005 यो विश्व पुस्तक दिवस मनाउँदा तीनजना प्रमुख अतिथिहरू थिए, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वासुदेव त्रिपाठी, त्यसै गरिकन चिन्तक प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारी र संस्कृति कर्मी चेतन कार्की, र त्यति बेला विश्व पुस्तक दिवस मनाउँदा जम्मा 24-25 जनाको उपस्थिति थियो भने आज विश्व पुस्तक दिवस नेपालका धेरै ठाउँमा मनाइँदैछन्। पोखरामा पनि ऱ्यान्डम रिडर्स क्लबले मनाएको छ र काठमाडौँमा पुस्तक व्यवसायीहरूले पनि यसलाई भव्य रूपमा मनाएका छन्। यो सन्दर्भलाई हामी फेरि जोड्नेछौ। अब यसबीचमा अर्को एउटा धारको देशज गीत प्रस्तुत गर्न चाहन्छु। गोपाल प्रसाद रिमाल नेपाली गद्य कविताका पिता मानिन्छन्। उनको कविको गुणगान कविताबाट नेपाली गद्य कविताको परम्परा शुरू भएको छ। आमाको सपना जसका निम्ति उनले मदन पुरस्कार पाए, तर उनले मदन पुरस्कार कस्तो अवस्थामा पाए त्यो निकै रोचक कुराकानी छ। गोपाल प्रसाद रिमाल आफ्नो कविता सधैँ आफूले कम्मरमा बाँध्ने एउटा कन्तुरमा बाँधेर हिँड्थे र उनी आफ्नो कविता कसैलाई दिन्नथे र उनी आफ्नो त्यो कविता भएको बाक्समा चाबी लगाउँथे र हातमा खुकुरी लिएर घुमिरहेका हुन्थे। उनको त्यो कवितालाई मदन पुरस्कारको निम्ति बुझाउनका निम्ति दुईजनाले महत्वपूर्ण भूमिका खेले, निबन्धकार शंकर लामी छानेले र समालोचक डाक्टर तारानाथ शर्माले। शंकर लामी छानेका उनी भान्दाई थिए, त्यसकारण उनले भनेको मान्थे र उनी एक दिन सुतिरहेका बेला, दिउँसो खाना खाएर सुतिरहेका बेला यी दुई स्रष्टा गएर त्यो कन्तुरको कविता झिकेर छानामै बसेर सारेर र हस्तलिखित पाण्डुलिपि मदन पुरस्कार गुठीमा बुझाएपछि मदन पुरस्कार गुठीले सोधियो कि उहाँले पुरस्कार दियो भने स्वीकार्नुहुन्छ त भनेर स्वीकार, उहाँलाई स्वीकार्न लगाउने काम हाम्रो हो भनेर राजी गराएपछि यसरी उहाँको कृति आमाको सपनामा मदन पुरस्कार दिइएको थियो। र यी दुई स्रष्टाले मदन पुरस्कार दिने निर्णय भएपछि हाँस्दै हाँस्दै गोपाल प्रसाद रिमाललाई गएर भने, अब त मदन पुरस्कार त निवेदन नदिकन पाउने भइएछ भनेर खबर पुर्याइदिएपछि, यसो भए स्वीकार छु नि त म भनेर रिमालले भनेपछि त्यो सन्दर्भमा यो पुरस्कार दिने निर्णय भएको थियो। तर पुरस्कार दिने बेलासम्म गोपाल प्रसाद रिमाल अस्वस्थ भइसकेका थिए भन्ने कुरा पनि उल्लेख छ। यही आमाको सपनाबाट गोपाल प्रसाद रिमालको एउटा गीत, रामेशको संगीत, रामेश र साथीहरूको स्वरमा। एक दिन एक चोटी आउँछ, उलट उलट उथल पुथल हेर फेर ल्याउँछ। एक जुगमा एक दिन एक चोटी आउँछ, सुधा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एक चोटी आउँछ सहे पनि सम्झिएका एक फेर न उड्दछन् गए पनि न देखिएका फर्की फर्की आउँदछन् सहे पनि सम्झिएका एक फेर न उड्दछन् गए भनी न देखिएका फर्की फर्की आउँदछन् सुते भनी सम्झिएका सुरु सुरु हिँड्दछन् मरे भनी फ्याँकिएका चुरु चुरु उड्दछन् एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ हरानी हुन्छ भर भरङ्गो चल्न थाल्दछ कायर पनि पीर हुन्छ वेग चल्छ जोसको खरानी हुन्छ भर भराउँदो घुरी चल्न थाल्दछ कायर पनि पीर हुन्छ वेग चल्छ जोसको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठ दुःखको एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एक चोटी आउँछ उलट उलट पुथल पुथल हेर फेर गद्य कविताका आराध्य पुरुष गोपाल प्रसाद रिमालको शब्द रामेशको संगीतमा गोपाल प्रसाद रिमालकै भाइ मध्ये कुनै एक भाइले पञ्चायतकालमा रामेश श्रेष्ठहरूका गीतहरूको पारिश्रमिक खाइदिएर दुःख दिएको कुरा पनि एकातिर जोडिन्छ गोपाल प्रसाद रिमाल जसलाई जीवनभर आफ्ना साथीहरूले आफ्नो राजनीतिक पार्टीले मन्त्री बनाउँछु भनेर धोका दिए र उनी यसकारण धेरै पटक असामान्य पनि भए गोपाल प्रसाद रिमालका धेरै कविताहरू गीतहरू यस प्रसंगमा उनकै जीवनका प्रतिबिम्बस्ता पनि देखिन्छन् गोपाल प्रसाद रिमाल जन्मेको हुर्किएको लगन काठमाडौँको लगन जहाँ अझै पनि उनको सम्झना गर्ने उनका सहोदरहरू उनका छरछिमेकहरू गोपाल प्रसाद रिमाललाई निकै सम्मानपूर्वक हेर्छन् गोपाल प्रसाद रिमालका नाटकहरूमा मसान त्यो प्रेम सदा स्मरणीय मानिन्छ भने कवितामा आमाको सपना अत्यन्त महत्वपूर्ण मानिन्छ यो वैशाख महिना नेपाली संगीत जगतका दुई अद्वितीय पुरूष लोकगीत गायक झलकमान गन्धर्व बितेको महिना मानिन्छ त्यसै गरिकन दार्जीलिङका अत्यन्त चर्चित गायक छुजाङ दुक्पा जसले तुलसी गजमेरको असारी महिनामा पानी परियो रुझाउने गीत गाएर चर्चा पाएका थिए उनी पनि यही महिना आजभन्दा करिब 7 वर्ष अघि बितेका थिए भने यी दुवै श्रष्टाले यही महिनामा आफ्नो देह त्याग गरेका थिए। तर यही महिनाको 20 गते नेपाली संगीत जगतका अत्यन्त सम्मानित संगीतकार, गीतकार, गायक र एक सांगीतिक इम्प्रासियो शरण कुमार प्रधान अर्थात शरण प्रधानको पनि दिवंगत भएको थियो। शरण प्रधान अम्बर गुरूङका शिष्यहरूमा सबभन्दा धेरै सांगीतिक बाजाका गुण गरिमाको ज्ञान राख्ने एक शिल्पी थिए। शरण प्रधानले अम्बर गुरूङले दार्जीलिङ छोडेपछि दार्जीलिङमै बसेर संगम नामको सांगीतिक समूह स्थापना गरेर पहिलो गीत यहाँ फूल नखिलेछ बहार आउन भुलेछ रेकर्ड गरेका थिए। र शरण प्रधानकै यो जोबनलाई सलाम, यो बैंसालाई सलाम उनले रचना र संगीत गरेको गीतलाई रेडियो नेपालले लोकप्रियताको शिखरमा पुगेपछि लोकगीत भनेर स्वीकार्नु परेको थियो। तिनै शरण प्रधानको 30 वर्षको उमेरमा देहान्त भयो। विश्वका धेरै प्रतिभाशाली व्यक्तिहरूको 30-31 वर्षको उमेरमा देहान्त भएको सम्झना गर्दै अमर गुरूङ स्वयंले लेखेका थिए, विश्व प्रसिद्ध संगीतकार फ्रान्स सुबर्टको पनि 31 वर्षको उमेरमा देहान्त भएको थियो। तर शरणको तुलना सुबर्टसँग त हुँदैन, तर पनि शरण पनि एक प्रतिभाशाली थिए भनेर लेखेका छन्। तिनै शरण प्रधानको शब्द र संगीतमा अरूणा लामाको स्वरमा यो गीत तपाईँको साथी बन्ने बानी हाम्रो पछौटे त होइन नेपाली आज पनि छाक्री हाम्रो नेपाली तर मरेको खाना ठुला ठुला बैठ हाम्रै नेपाली आज पनि छ धामी झाँक्री हाम्रै नेपाली तर मरेको खाना ठुला ठुला बैठ हाम्रै नेपाली निधारमा नाम लडाई जीवन काट्ने नेपाली निधारमै बिचाटाई बिच भन्छ नेपाली छातीमा माया जति पनि राख्न सक्ने हाम्रो नेपाली छातीमै गोली पनि सही दिन सक्ने हाम्रो नेपाली नेपाली रावण जय राक्षस बन्न सक्छ हाम्रो नेपाली तर होइन हाम्रो नेपाली रावण चाहिँ राक्षस बन्न सक्छ हाम्रो नेपाली तर रामको भुल जाने होइन हाम्रो नेपाली माया गर्नेको हामी माया लुङ्गो नेपाली मैरी भएमा बिचालु पनि नेपाली काँधमा बादल भिरे नेपाल र नेपाली प्रति समर्पित देशज गानको क्रममा शरण प्रधानको शब्द र संगीतमा अरुणा लामाको स्वर सुन्यौं। नेपाली सुगम संगीतमा 20 दशकमा उदाएका धेरै राम्रा कलाकारहरूमध्ये सुमन कुमार नेपाली, बच्चु कैलाश, पीएल श्रेष्ठ, नारायण गोपाल सम्झना हुन्छ। तर राष्ट्रिय गीत वा राष्ट्रिय भावका राष्ट्र प्रेमका गीतहरूको प्रसंगमा नारायण गोपालको मूल्याङ्कन उच्च अङ्कमा हुन्छ। नारायण गोपालले काम गर्नु, चर्खा चलाउनु जस्ता गीतदेखि लिएर ममरी पनि मलाई मेरो देशको माया जस्ता गीतहरू मार्फत आफूलाई परिचयकरण गरेका छन्। तर भैरवनाथ रिमाल कदमको शब्द स्वर सम्राट स्मृति सम्मानद्वारा सम्मानित संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्माको संगीतमा नारायण गोपालले गाएको यो गीतले पनि देश ब्यउजाउँछ। मुटुको हरेक नशा मतातो साहस उमा गर्छु सदा देशको निम्ति एक भै नेपाली, एक भै नेपाली। ढुङ्गा बाहु र बल्ले सम्हाले राख्दछौ गौरव गाथा वीरको नाता झन उच्च राख्दछौ हिमगिरी छर्छन् सदैव सुन्दर शान्तिको सुवास नेपाली जाति हुँदैन कहिले अल्छी र उदास मुटुको हरेक नशा मतातो साहस उमाले प्राण गर्छु सदा देशको निम्ति एक भै नेपाली एक भै नेपाले। मेरो विशाल चुले न देख्ने को छ यो कर्म भूमि बुद्धको जन्म बिर्सने को छ नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण कण धैर्यले हामी दिएर तमना मुटुको हरेक नशा मतातो साहस उमाले प्राण गर्छौ सदा देशको निम्ति। संगीतकार चन्द्रराज शर्मा र स्वर सम्राट नारायण गोपालको सम्बन्ध लामो समयसम्म हाकिम र कर्मचारीको सम्बन्ध रह्यो। नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए, चन्द्रराज शर्मा त्यहाँका संगीत निर्देशक र नारायण गोपालकै निर्देशनमा चन्द्रराज शर्माले क्रसमा टाङ्गिएको जिन्दगीमा पार्श्व संगीत गरे र नारायण गोपालकै निर्देशनमा गायक भक्तराज आचार्यलाई चन्द्रराज शर्माले काँचको टुक्रा झैं फुटिगयो मेरो महल भन्ने गीत गाउन लगाए क्रसमा टाङ्गिक जिन्दगीका निम्ति, जसका रचनाकार थिए मनबहादुर मुख्य। संगीतकार चन्द्रराज शर्मालाई नारायण गोपालको देहान्तपछि स्थापना भएको स्वर सम्राट नारायण गोपाल संगीत कोषले 2058 सालको मंगसिरमा स्वर सम्राट स्मृति सम्मान प्रदान गर्यो पद्मकन्याको डेनिस हालमा। त्यति बेला चन्द्रराज शर्माले भावुक भएर भनेका थिए, नारायण गोपालका कैयन अप्राप्य गीतहरू मसँग छन्, म छिटै यहाँलाई दिनेछु भनेर उहाँले भन्नुभएको थियो। तर उहाँले मुस्किलले एउटा गीत मात्र दिन सक्नुभयो। यो गीत चयन गर्नुभएकोमा पाल्पाका राजेश्वर उदयजीलाई हार्दिक धन्यवाद। चन्द्रराज शर्मा नेपालको सांगीतिक परम्पराका एक विरासत हुन्। उनका पिता संगीत शिरोमणि एगेराज शर्मा, जो नराज ढकालका भिनाजु पनि हुन्, र त्यसै गरिकन गायक चर्चित गायक सुदेश शर्मा चन्द्रराज शर्माका छोरा हुन्, जसले हामी नदीका दुई किनारा गीत गाएका छन्। चन्द्रराज शर्माले नेपाली चलचित्र पहिलो रंगीन चलचित्र कुमारीमा शिवशंकरसित सहबद्ध भएर सहसंगीतकारका रूपमा संगीत गरेका थिए भने यादव खरेलद्वारा निर्देशित नासुमा पनि उनले संगीत गरेका थिए। यो नै अहिलेसम्म उहाँको पछिल्लो चलचित्र मानिन्छ। नेपाली आत्मबोकीका गीतहरू सुन्दा आनन्द लाग्यो भनेर कवि मुरारी सिग्देले लेख्नु भएको छ। उहाँले पुस्तक दिवसको उपलक्ष्यमा सबै अजरामर गीतका शुभेच्छुकहरूलाई शुभकामना पनि व्यक्त गर्नुभएको छ। अब अर्को गीतको प्रसंगलाई राजेश्वर उदयजीले नै चयन गर्नुभएको छ। यो गायक प्रकाश श्रेष्ठको स्वरको गीत हो। यो रेडियोमा साह्रै कम बज्ने गीतमा पर्दछ। यस गीतका गीतकारको नाम र संगीतकारको नाम दुवैको नाम गोपाल, एकजना गोपालराज पन्त, एकजना गोपाल युञ्जन। गोपालराज पन्तको त्यही दिन देहान्त भयो दुर्घटनामा, जुन दिन उनी आफ्ना नाति दुर्घटनाग्रस्त भएको खबर हेर्न गएका थिए वा दुर्घटनास्थलमा पुग्न खोज्दा खोज्दै उनलाई अर्को गाड़ीले हानिदियो र एकै परिवारका बाजे र नातिको देहान्त भएको दिन गोपालराज पन्त यो संसारबाट गए। गोपालराज पन्तका भतिजा जो चर्चित अभिनेता सन्तोष पन्त हुनुहुन्छ, सन्तोष पन्तका छोराको देहान्तको घटना बुझ्न गएका गोपालराज पन्त स्वयं दुर्घटनाका शिकार भए। ती श्रद्धेय गोपालराज पन्तको कलमको यो जादुगरी शब्द, गोपाल युञ्जनको संगीत र प्रकाश श्रेष्ठको स्वरमा। मर्यो त्यो जिउँदै जसले बिर्सु देशको माटो, बाँच्यो सधैँ त्यो जसले सम्झो देशको माटो, राष्ट्रको सेवक यो देश मेरो प्यारो, सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो। राष्ट्रको सेवक यो देश मेरो प्यारो, सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो। राष्ट्रको सेवक जुन माटोले मेरो देह बन्यो, जुन माटोले मेरो देह बन्यो, त्यही माटोमा केही त गर्छु। जननीको स्तनको भारा बलपाखुरीले तिर्छु तिर्छु। राष्ट्रको सेवक यो देश मेरो प्यारो, सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो। राष्ट्रको सेवक नेपथ्यका सहयोगी सुफल काफले, प्राविधिक मित्र शशीन्द्र गौतम र प्रस्तुता प्रकाश सामीलाई बिदा दिनुहोस्। आगामी आइतबार सवा 9 बजे भेट्नेछौ। विचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युग का गीतहरूको सुन्दर दस्तावेज।